बिचको गनगम लभरी छ, लभरी छ, माडबारी कमाइरहनु भएको छ होइन। यो माडबारीको चलन अहिले त्यति छैन क्या हो? होइन, पुराना पुरानाले अति खोज्छन्, अहिले पनि खोज्छन्, अहिले पनि खोज्छन्। तपाईँका छोराहरू त सिक्रीहरू अरू अरू बनाउँदै हुनुहुन्छ, तपाईँले चाहिँ मडौरी बनाउँदै हुनुहुन्छ बुढो मान्छे। अब केटाहरूले चाहिँ नयाँ काम गर्छन्, मैले पुराना काम गरिरहन्छु। कति वर्षको उमेरदेखि यो गहना कमाउने काम गर्नुभएको तपाईँले? म 14 वर्षको उमेरदेखि गहना बनाउन थालेको। मैले कहाँ कहाँ जानुभयो गहना कमाउन? 34 सालमा म पोखरा गएँ, त्यहाँ दाईको घरमा काम सिकेँ, काम सिकेपछि म पोखरा गएँ। पोखराबाट आएर बिरुवास गाविसको बाख्रेमा 3 वर्ष बसेपछि फेरि त्यहाँ चाहिँ काम पुगेन जस्तो लाग्यो मलाई। त्यसपछि चाहिँ म जुवाङ 2 उल्ली खोलामा गएर बसेँ, उल्ली खोला लगभग 15 वर्ष बसेँ। त्यसपछि म अहिले 64 सालमा मेरो आँखा बन्द भयो, 2 वर्ष म त्यसै घरै बसेँ। आँखा उपचारपछि आँखा ठिक भयो र म इन्डिया गएर आँखा ठिक भयो र अहिले चाहिँ त उल्ली खोला छोड्न पऱ्यो। उल्ली खोला छोडेपछि म फेरि चोरकाटे गएँ, फेरि त आँखा ठिक भएपछि चोरकाटे गएँ। चोरकाटे गएपछि 2-3 वर्ष जति बसेँ चोरकाटे पनि। हजुर, त्यसपछि छोराले अब बुवा अब टाढा नजानुहोस्, तपाईँ रोगले ग्रस्त छ सुगरले, तपाईँ उहाँ नजानुहोस् भनेर म यहाँ चाहिँ अहिले उहाँको दोकान छोडिदिएर म यहाँ चाहिँ हरदिनेटामा आएर बसेको छु, आफ्नै घरमा, घरको नजिक पाइपा। छोराहरूले यस्ता माडबारी बनाउनु त त्यति जान्दैनन् होला है? जान्दैनन्, तालिम त गराएको हुँ, तर चाहिँ अब युग जमानाले गर्दाखेरि अब यो काम गर्न धेरै नपर्ने, यही पनि अब वर्ष दिन 6 महिनामा पर्छ गर्दैछ। अनि सुन्नुहोस् न, पहिला जस्तो गहना कमाउने त्यति मान्छे चाहिँ कमै हुन्छ है? कमै हुन्छ। पहिला तपाईँहरू सुनारहरू त रातभरि अबेरसम्म बत्ती बालेर काम गर्नु पर्थ्यो, तिजताका होइन, अहिले त्यस्तो पर्दैन त्यति? अहिले त्यति पर्दैन। पहिला त घर घरमा गएर कमाउने चलन थियो नि है? म त घर घरमा त गएँ नि, गुल्मीको चितिपानी जुनिया गाविसमा गएर म घर घर गएर काम गर्थेँ, झोला बोकेर एक्लै जान्थे, यत्रो ठुटो टगारिन्थे। त्यहाँबाट पहिला गोल बनाउने, गोल बनाउने, त्यहाँबाट मैले नसकेँ भने बार लो लो केटा हामीले चिरिन्छौँ भनेर अब बिहा पर्व भने बार 1 सप्ताह अगाडि लिन जान्थे। र चाहिँ म उल्ली खोला थिएँ, चितपानीका चाहिँ अब सबै विष्टहरू चाहिँ के अरे लाइट बालेर लिन जानुहुन्थ्यो, राति पनि गएर बनाइदिएँ मैले। पहिला त यो शान्तिपुरतिर पनि चिन्दो रहेछन्, के नामले चिन्छन् तपाईँलाई विशेष गरी? मलाई दिनेश विश्वकर्म भनेपछि सबैले चिन्छन्, मलाई त नालझरेदेखि दाँझरे त तकाल चिने हान, वामी टक्सार भनौँ भुवाचेदी सबै चाहिँ त्यहाँका चाहिँ सबै अब हिँड्ने डुल्ने मान्छेहरूले मलाई प्रायः यसो तल्लो खोलो लाइनमा धेरै यसो चिन्छन् मलाई। कति वर्षको हुनुभयो? म अहिले 54 वर्ष भयो। आँखा देख्नुहुन्छ? देख्छु, अहिले चस्मा लगाएर त देख्छु मैले। बुट्टा त छाँट पार्नु भएको छ है? हजुर, अब त्यहाँ त अब त्यस्तै खोज्छन् के अरे पुराना पुराना। अहिले धेरै वर्षपछि, पहिला यो जन्तर हराएको थियो, कण्ठ हराएको थियो, अहिले त धेरै वर्षपछि यो फेसनको रूपमा आएको छ नि है? अहिले त खुसीको कुरा पनि हो, अहिले त फेसनको रूपमा आएको छ, यो परम्परागत गहना हो। कल्ली कमाउने चलन थियो, कल्ली पनि बनाउनु भयो तपाईँले? कल्ली त बनाइएन, हामीले शिरबन्दी बनाए, शिरफुल भन्ने थाहा छ, शिरफुल बनाएको बाउहरूले बनाएको देख्थेँ म। अहिले त शिरफुल पनि लाउन थाले, क्लिप पनि लाउन थाले, पुराना गहनाको चलन फेरि आइसक्यो अहिले है। बुढाहरूले फेरि काम पाए कि, किनभने टौरुवा काम भन्छ तपाईँको यो लामा बनाएर बुट्टा भर्ने काम, त्यो काम चाहिँ अहिले बुढाहरूको हातमा आइसक्यो, फेरि आइसक्यो। ठिटाहरूले त्यति जान्दैनन्, जान्दैनन्, छिल्लो काम मात्रै गर्छन्। छिल्लो काम मात्रै गर्छ। तपाईँका छोरा हेमन्त सुनार हुनुहुन्छ, हेमन्तजी बढी मात्रामा अहिले विशेष गरेर फेसन कुन कुन गहनाको छ? त्यही ढुङझुङ्का, औठी, जन्तर, क्लिप, यिनै हो। त्यो क्लिप जन्तरहरू पहिला त्यति चलन थिएन, बिचमा त हराइसकेको थियो, अहिले आएर जाग्यो है? हजुर हजुर, राम्रै चलिया छ, एकदम ठिक छ। हरदिनेटामा बढी नै चल्दो रहेछ जस्तो लाग्यो, धेरै पसल पनि रहेछ नि यहाँ हरदिनेटामा है? धेरै भन्नाले अब 2-3 वटा राम्रै छ व्यवसाय। हुन्छ त बुवा, तपाईँ एउटा 54 वर्षको मान्छे आजसम्म पनि आँखा देख्नु भएको छ, गहना कमाउनु भएको छ। हुन्छ, अन्त्यमा के भन्नु छ आफ्नो ग्राहकहरूलाई? ग्राहकहरूलाई अब के हेर्ने, अब उहाँहरू पनि बन्दै गरे, हामीलाई पनि काम पाइन्थ्यो, अब चाहिँ होइन सबै राम्रो देख्नु भए जो अलिकति धन नकमाएसम्म काम पाइदिन तपाईँहरू सुनारहरूको, त्यही हो, त्यही त। हुन्छ त है, त हस् हस् त हस् हस् त प्रेमजी।